नमस्कार, अर्पण सबैका लागि सधैँ रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा प्रधानमन्त्री सुशील कोइरालाले अबको 8-10 वर्षमा देशमा कायापलट हुने भएकाले निराश नहुन आग्रह गर्नुभएको छ। पूर्वी चितवनको रत्नगरमा आज भएको बीपी कोइरालाको शतवार्षिकीको सन्दर्भमा प्रजातन्त्र, समाजवाद र समावेशी लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री कोइरालाले शान्ति प्रक्रिया टुंगिने अन्तिम मोडमा रहेकाले विकास निर्माणले फड्को मार्ने भएकाले आँतिनु नपर्ने बताउनुभयो। जनताको राहतका काम बजेट आएपछि हुने भन्दै उहाँले निर्वाचनका समयमा आफूले बोलेका र जनतालाई परेका समस्याको निदान आउँदो बजेटले गर्ने बताउनुभयो। प्रधानमन्त्री कोइरालाले नेपालमा शान्ति स्थायित्व संस्थागत हुँदै गएकाले पछिल्लो समय लगानीकर्ता पनि बढ्दै गएको बताउनुभयो। उहाँले बाहिरबाट आएका लगानीले ठूलो परिवर्तन भइरहेको भन्दै अझ देशमा लगानी बढ़ाउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री कोइरालाले बाहिरबाट हेर्दा सरकारले केही काम नगरेको जस्तो देखिए पनि महत्वका हिसाबले धेरै काम गर्न सफल भएको बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोग, संसदीय समितिहरूको गठन लगायतका काम गर्नु महत्वपूर्ण भएको उहाँको भनाई छ। प्रधानमन्त्री कोइरालाले सबैलाई समेटेर अघि बढ्दा केही सुस्त काम भएको भन्दै सबैको भावना समेट्दै सरकार अघि बढ़ने बताउनुभयो। संविधान निर्माणमा कोही पनि बाधक बन्न नसक्ने भन्दै प्रधानमन्त्री कोइरालाले बाधक बन्न खोज्नेहरू आफै विलय भएर जाने उल्लेख गर्नुभयो। प्रधानमन्त्री कोइरालाले सबैलाई समेटेर समयमै लोकतान्त्रिक संविधान गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा प्रधानमन्त्री कोइरालाले बीपीको विचारकै बाटोबाट हिँडेकाले देश यो अवस्थामा आइपुगेको दावी गर्नुभयो। उहाँले यस अघिका समय संघर्षमै बितेकाले बीपीको विचारलाई साकार तुल्याउने भन्दै जनआन्दोलनको उपलब्धिलाई संस्थागत पनि गर्ने प्रतिबद्धता जनाउनुभयो। बीपी कोइराला स्मृति ट्रस्ट र प्रजातान्त्रिक विचार समाजको आयोजनामा भएको कार्यक्रममा सभासद चन्द्र भण्डारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदार नरसिंह केसी लगायतले बीपीको विचारलाई कंग्रेसले सधैँ आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड़ दिएका थिए। चितवनको रत्नगरमा भोलिदेखि शुरू हुने नेपाल निजामती कर्मचारी युनियनको 6 औं महाधिवेशनलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री कोइराला आज आउनु भएको हो। नेपाल निजामती कर्मचारी युनियनको भोलिदेखि रत्नगरमा हुने 6 औं महाधिवेशनको तयारी पूरा भएको छ। महाधिवेशनको तयारीका बारेमा आज आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो। महाधिवेशनको भोलि एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाले जानकारी दिनुभयो। यस्तै महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा कंग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूको पनि सहभागिता रहने देवकोटाले बताउनुभयो। महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। भोलि उद्घाटन सत्रपछि बन्द सत्र शुरू हुने र 30 गते नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिने अध्यक्ष देवकोटाको भनाइ छ। अधिवेशनले नयाँ नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जनाको सहभागिता रहने आयोजकले जनाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर र सौराका होटलहरूमा खाना र बस्नको व्यवस्था मिलाइएको देवकोटाले बताउनुभयो। महाधिवेशनमा करिब 60-80 लाख खर्च लाग्ने आयोजकले जनाएको छ। सो अवसरमा केन्द्रीय अध्यक्ष देवकोटाले निजामती कर्मचारीहरूले संविधान लेखनमा सहजीकरणको भूमिका निर्वाह गर्ने पनि बताउनुभयो। जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 21 औं स्मृति दिवस भव्यताका साथ मनाइने भएको छ। मदन आश्रितको रहस्यमय जीव दुर्घटना भएको स्थल चितवनको दासढुङ्गा र सफेला परेको गाजीपुरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। नेकपा एमाले चितवनको विभिन्न भातृ संगठनका प्रमुखहरू सदस्य रहने मोर्चा संगठनको बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको हो। मोर्चा संगठनका प्रमुख केशव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले जेठ 3 गते पार्टी कार्यालय भरतपुरबाट बिहान 7 बजे मोटरसाइकल र्यालीसहित दुर्घटनास्थलमा पुगेर श्रद्धाञ्जली गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि एमाले पार्टीका महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महासचिव पोखरेल र्यालीमा सहभागी हुँदै दुर्घटनास्थलमा पुगेर मदन आश्रितको शालिगमा माल्यार्पण गरी सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चा संगठनका प्रमुख रेग्मीले बताउनुभयो। त्यस्तै जेठ 5 गते मदनको शव फेला परेको स्थल पश्चिम चितवनको हाजीपुरका महिला समूहहरूलाई आय आर्जनका लागि सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। 5 गतेको कार्यक्रमका लागि एमालेका उपाध्यक्ष तथा मदन भण्डारीकी श्रीमती विद्या भण्डारी आउने कार्यक्रम रहेको छ। उनले त्यहाँ रहेका महिला समूहलाई राहतका प्याकेज वितरण गर्ने कार्यक्रम रहेको एमाले पार्टीले जनाएको छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको 6ठौं राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ। यही 29 गते नारायणी कला मन्दिरमा उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आउने जनाइएको छ। सम्मेलनको राष्ट्रिय सम्मेलनको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले उद्घाटन गर्ने जनाइएको छ। युवक संघका केन्द्रीय महासचिव तिलक थापाले 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणापत्र विधान प्रतिवेदन आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरिने जानकारी दिनुभयो। उहाँले संविधान निर्माणका पक्षमा जनतालाई जागरूक बनाउन युवा परिचालन तथा जनदबावमूलक कार्यक्रम गरिने समेत बताउनुभयो। 5औं राष्ट्रिय सम्मेलनबाट 37 सदस्य कार्यसमिति बनेको संघको नयाँ कार्यसमिति कति सदस्य बनाउने भन्नेबारे कुनै टुङ्गो नलागेको संघले जनाएको छ। नयाँ बन्ने कार्यसमिति सहमतिका आधारमा चयन हुने बताइएको छ। सम्मेलन 31 गतेसम्म चल्नेछ। पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले राजनैतिक आन्दोलनमा सक्रिय सहभागी जनाएका युवाहरूको पक्षमा दलहरूले ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो। चितवनमा पेट्रोलियम पदार्थको अभाव भएसँगै कालोबजारी गरेको पाइएपछि अनुगमन शुरू गरिएको छ। पेट्रोलियम पदार्थको अभाव बढेसँगै किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कारोबारी कालोबजारी गरेको पाइएपछि कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीवलाल सुन्दादीले जानकारी दिनुभयो। उनीहरूले चर्को मूल्यमा अनुमति बिनै बोतलमा राखेर पेट्रोल बिक्री गरेको पाइएकाले कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार मुद्दा दर्ता गरेको समेत प्रहरीले बताएको छ। अनुगमनमा माडीको अयोध्यापुरीमा रहेको ब्रदर्स पुस्तक पसल र भरतपुरको कौशल किराना पसल र भरतपुरकै मदिरा पसलले पनि पेट्रोल बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। सामाजिक मनोविज्ञानमा परिवर्तन आउन नसकेकै कारणले महिला लेखन विस्तार हुन नसकेको महिला साहित्यकारहरूले बताएका छन्। प्रगतिशील लेखक संघ चितवनले भरतपुरमा गरेको प्रगतिवादी साहित्य र महिला लेखन विषयक बहस कार्यक्रममा सहभागीले निरन्तर साहित्य लेखनको समस्या रहेको बताएका छन्। प्रगतिवादी धारा नारावादी मात्र नभएको भन्दै समाजपरक र सौन्दर्यपरक भूमिकामा स्पष्ट रहेको दावी गरेका छन्। प्रगतिशील लेखक संघ चितवनकी अध्यक्ष सरिता तिवारीले नेपालको साहित्यका सन्दर्भमा पनि उपभोक्तावाद हावी हुँदै गएको र बजार शास्त्र का नियमहरू हावी भइरहेको बताउनुभयो। उहाँले महिला साहित्यकारहरू चितवनमा कम संख्यामा रहेको भन्दै साहित्यमा महिला लेखनप्रति आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। पूर्वी चितवनको रत्नगरमा आज मधुमेह र उच्च रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। मधुमेह समाचित मन रत्नगर उद्योग वाणिज्य संघ हंस मनोरञ्जन केन्द्र र पुष्पाञ्जली अस्पतालको संयुक्त आयोजनामा हंस मनोरञ्जन केन्द्रमा भएको शिविरमा 175 जनाको स्वास्थ्य परीक्षण तथा 125 जनालाई 1 महिनाका लागि औषधि वितरण गरिएको केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले जानकारी दिनुभयो। यसै गरी 27 वर्षदेखि मधुमेह भएका रत्नगरका सोमबहादुर गुरूङलाई पनि महिना एक महिना तीन महिनासम्म निशुल्क उपचार र औषधिको व्यवस्था मिलाइदिने पुष्पाञ्जली अस्पतालले जनाएको छ। शिविरमा पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोग रहेको थियो। शिविरमा डाक्टर भोजराज अधिकारी लगायतका चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। शिविर उद्घाटन कार्यक्रममा बोल्दै डाक्टर अधिकारीले खानपिन र रहनसहनमा ध्यान दिन सके मधुमेह र उच्च रक्तचापको समस्या विस्तारै घट्दै जाने बताउनुभयो। उहाँले यो दीर्घकालीन रोग भएकाले संयमित हुन सके लामो समयसम्म जिउन सकिने बताउनुभयो। पछिल्लो समयमा समाजमा मधुमेह र उच्च रक्तचापका बिरामीको संख्या बढ्न थालेपछि स्वास्थ्य क्षेत्रमा जटिल समस्याको रूपमा देखिएको छ। मधुमेहले आँखामा समेत असर गर्ने चिकित्सकहरूले बताएका छन्। केन्द्रका शेयर सदस्य केशव प्रसाद रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डाक्टर अधिकारी रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ मधुमेह समाजका सचिव केशव देवकोटा हंस मनोरञ्जन केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटा लगायतले बोल्नु भएको थियो। रत्नगर आठ भानुचोकमा आज निशुल्क पशु स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रत्नगर आठ भानुचोकको आयोजना र टेकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह तथा रत्नगर नगरपालिकाको सह आयोजनामा शिविर भएको हो। शिविरमा करिब 100 कृषकहरूले आफ्नो पशु चौपाएको स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणमा पशुहरूमा छाला सम्बन्धी रोग, पाटेघर सम्बन्धी रोग, थुनेलो, पेट सम्बन्धी रोग लगायतका अन्य रोगहरू फेला परेको संस्थाका प्राविधिक एवं ओम एग्रोभेटका संचालक प्रेमराज घिमिरेले जानकारी दिनुभयो। रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रम संस्थाका अध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको कठार चार शान्ति बजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र व्यवसाय कृषि तथा व्यापार आयोजनाद्वारा संचालित दुग्ध उत्पादन तथा बिक्री आयोजनाको आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। उप आयोजना सञ्चालन भएपछि कृषकहरूले पाएका सेवा सुविधाका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम गरिएको हो। कार्यक्रममा कृषकहरूले विशेष गरी पशुमा लाग्ने विभिन्न रोगविरुद्धको खोपको मात्रा बढाउन माग गरेका थिए। उनीहरूले उप आयोजना सञ्चालनपछि कृषकहरूलाई उपलब्ध गराइएको गोठ सुधार कार्यक्रम, चापकटर मेसिन लगायतको वृद्धि गर्नुपर्ने पनि बताएका थिए। कार्यक्रममा उप आयोजना अन्तर्गत खरिद बिक्री समितिका संयोजक सुशील कण्डेलले कार्यक्रमको उद्देश्य बारेमा जानकारी तथा संस्थाका लेखा समिति संयोजक गोपाल सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनवाई कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ उपाध्यक्ष हरिहर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो। संस्थाका कार्यसमिति सदस्य कमलराज थपलियाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण उप्रेतीको अध्यक्षतामा भएको थियो। तामाङ र लामा समुदायले धर्म संरक्षण गर्ने उद्देश्यले बसेली तीन लौखानीमा टाँसी उर्गेन गुम्बा निर्माण गरेका छन्। 16 लाखको लगानीमा निर्माण गरिएको सो गुम्बामा दैनिक प्रवचन तथा पूजाआजा गर्ने व्यवस्था मिलाइएको गुम्बा व्यवस्थापन समितिका सचिव सोमबहादुर तामाङले जानकारी दिनुभयो। गुम्बा निर्माणका लागि बागमारा मध्यवर्ती सामुदायिक वन बछेली गाविस जीविस केन्द्रीय गुम्बा व्यवस्थापन समितिले आर्थिक सहयोग गरेका छन्। स्थानीय स्तरमा बागमारा मध्यवर्ती सामुदायिक वनले शुरूदेखि नै सहयोग गरेको छ भने गाविसले आर्थिक तथा गुम्बा निर्माणका लागि जग्गा समेत उपलब्ध गराएको सचिव तामाङले जानकारी दिनुभयो। गुम्बाको 31 गतेदेखि उद्घाटन गर्ने तय गरिएको र त्यसभन्दा अघि 3 दिनसम्म प्रवचनसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। 3 दिनसम्म साइला लामाबाट प्रवचन हुने आयोजकले जनाएको छ। रत्नगर आठमा रहेको कल्याण टोल विकास संस्थाको आज सम्पन्न 8 वार्षिक साधारण सभाले चन्द्रकान्त ओझाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको सचिवमा केशव रिजाल र कोषाध्यक्षमा कौशिला पौडेल चयन हुनु भएको छ। रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा प्रगति प्रतिवेदन निवर्तमान अध्यक्ष डोलनाथ चालिसे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो। सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगिताको आज भएको खेलमा हर्दी युवासमाज हर्दी विजय भएको छ। हर्दीले रामपुर फुटबल क्लब रामपुरलाई 3-0 गोलान्तरले पराजित गरेको हो। हर्दीका लागि दिनेश राणा मगरले 2 तथा हरि चौधरीले 1 गोल गरेका थिए। खेलमा हर्दीका हरि चौधरी म्यान अफ द म्याच घोषित भए। चौधरीले नगद 1,000 सहित हात्तीको मूर्ति पुरस्कार पाएका छन्। प्रतियोगिता अन्तर्गत भोलिको खेलमा एफसी इन्टरनेट मकवानपुर र स्टार स्पोर्ट्स क्लब गर्दी माडीबीच हुने आयोजक सौरा युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। 12 टीम सहभागी प्रतियोगिता जेठ 5 गतिसम्म चल्नेछ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, अबको 8-10 वर्षमा देशमा कायापलट हुने भएकाले निराश नहुन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको आग्रहप्रति तपाईँको विचार के छ? यी आश्वासन मात्रै हो, बी भए राम्रो र सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाई छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला। जानकारी गराउने हाम्रो फोन नम्बर हो 0556-225-63-330, फ्याक्स नम्बर 0556-33-331। तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला। इमेल ठेगाना हो radioarpanews@gmail.com। अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै, फोन नम्बर 0556-63-290, रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटिच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452-46174। ल हेर यो झोक्राको होइन, एसएलजी कस्तो गरिस्? बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेसन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई आठवडी विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसी को लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टू को कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बिबिए सिए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यु साइनिङ ट्युसन सेन्टर, रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0656562355, मोबाइल 9894183344। टिभीएस कम्पनी का बाइक तथा स्कूटर अब तपाईकी शहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इंजिन, बेटर ब्रेकिंग, बेटर राउंड पावर को लागि सम्झनुहोस्। 2011 माइ स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर। TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी। साथमा स्टार सिटी 110 सीसी र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली, टिभीएस अथोराइज डिलर, रत्नगर 104 चोक टाढी चितवन, फोन नम्बर 0656562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोशमा भेटिन्छ, के हो? सही जवाब। विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू, सर्टिङ सुटिङ रेमन्ड बिमल ब्रान्डहरू, कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ। सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स, खैरहनी 8 खैरहनी बजार चितवन, सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली, फोन नम्बर 0656583051 र मोबाइल 9842517746। ए दाई, एक पटक सुन्नुहोस् त। एकछिन नकराउनु न ल। यता सुन्नुहोस् न भनेको, प्लिज एकछिन नकराउनुहोस् न है। होइन दाई, अघि नै देखि त्यही घरमा लट्ठ भएर हेरिराख्नु भएको छ, किन हो? हेर्नुहोस् न, त्यो घर भन्दा नि घरको आर्क सहितको झ्याल ढोका कति राम्रो र आकर्षक छ है। विकल्पका हरेक उत्पादनहरू आकर्षक र बलियो छ नि दाई। अझ हेर्नुहोस् त, त्यसको आधुनिक डिजाइन कस्तो राम्रो छ। के तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक 70 वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं गुणा सस्तो, आकर्षक, बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एकपटक रत्नगर 3 शान्ति चोकमा रहेको विकल्प कंक्रिट उद्योगलाई सम्झनुहोस्। सम्पर्क विकल्प कंक्रिट उद्योग, रत्नगर 3 शान्ति चोक चितवन, फोन नम्बर 0556560977, मोबाइल नम्बर 9855061977, 9855065433 र 9845082992, इमेल विकल्पकंक्रीट@gmail.com, वेबसाइट www.विकल्पकंक्रीट.com। वन वन्य जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान आयो आयो। होइन, के आयो? के हुनु नि, प्रविधिको विकास सँगै 10 वाटबाट चल्ने फोटोकपी मेसिन आयो नि। होइन, यो कहाँ पाइन्छ? एसटिसी नेपाल पिप्ले चितवनमा। फोटोकपी मेसिन 10 वाटबाट चल्ने, हेटोडादेखि काउसती सम्मको लागि किस्ता बन्दी सेवा लगायत फोटो प्रिन्टर, फोटो पेपर, कार्ट्रिज, इंक, कप, टी शर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क एसटिसी नेपाल पिप्ले चितवन, प्रोप्राइटर प्रकाश शिवाकोटी, मोबाइल 9845453349 र 9806845700। पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस, मोबाइल नम्बर 9845555391, हेटोडा सम्पर्क मनोकामना फ्लेक्स, मोबाइल नम्बर 9845071258। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय शुरू गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्याफेस भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज बकुल्लर प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 9840508572 र 9840509280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। अर्पण टाइम चेन्ज अहिले साँझको 7 बज्यो। यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्जोनी तथा नसारोग सेवा, नाक, कान, घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति रोग सेवा, साथै भिडियो एक्सरे, एक्सरे, ईसीजी सेवा, 24 घण्टा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घोडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-5630-341, एम्बुलेन्स 9845-64-222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार, फोन 056-5083-199, मोबाइल 9850-61-999। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-5061-57। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। सबै मिली सुनाउ साथ रेडियो